सँगै रुझ्न पाए जाति हुन्थ्यो। यो झरी म तिमी सँगै रुझ्न पाए जाति हुन्थ्यो। ओ भानु यो जिन्दगीमा, ओ भानु यो जिन्दगीमा मन बुझाउने साथी हुन्थ्यो। यो झरी म तिमी सँगै रुझ्न पाए जाति हुन्थ्यो। केही नहोस् ओरपर गाउँ नहोस्, गडङगुडुङ गर्दाखेरि कतै लुक्ने ठाउँ नहोस्। ओड्ने अरू केही नहोस् ओरपर गाउँ नहोस्, गडङगुडुङ गर्दाखेरि कतै लुक्ने ठाउँ नहोस्। तिम्रै बरको आधा आधा उड्न पाए जाति हुन्थ्यो। भानु यो जिन्दगीमा, ओ भानु यो जिन्दगीमा मन बुझाउने साथी हुन्थ्यो। यो झरी म तिमी सँगै रुझ्न पाए जाति हुन्थ्यो। बेरी आओस् बरु मनभरि बाढी आओस्, बगाउँदा बगाउँदै बरु कतै छाडी जाओस्। आधी बेरी आओस् बरु मनभरि बाढी आओस्, बगाउँदा बगाउँदै बरु कतै छाडी जाओस्। ओत लाग्ने ठाउँ कतै नभइदिए जाति हुन्थ्यो। ओ भानु यो जिन्दगीमा, ओ भानु यो जिन्दगीमा मन बुझाउने साथी हुन्थ्यो। यो झरीमा तिमी सँगै रुझ्न पाए जाति हुन्थ्यो।